and the same to the other. So, anyway, मैले खालि तपाईँहरूलाई यहाँ ब्रेन स्ट्रङ गराएको मात्रै हो, सबै पढाउने हो भने त रेगुलर क्लासमै बस्नुपर्छ। तपाईँहरू कति पढ्नु भएको पनि होला मसँग होइन, तर रेगुलर क्लासमा सबै टपिक पढाउँदैन, मैले स्पेसिफिक केही टपिकहरू मात्रै पढाउँछु। त्यसको त ह्यान्ड आउट्स त पढ्नेहरूले लिइसक्नु भएको छ, त्योभन्दा बाहेकको पनि मैले तपाईँहरूलाई प्रोभाइड गर्छु। सो यो डिटेलमा चाहिँ वरी गर्नु पर्दैन। अनि राष्ट्रिय सुरक्षा मैले अघि भन्दै थिएँ, एउटा भएर यता त्रासदी डरबाट उन्मुक्ति, अनि त्यसपछि गएर संरक्षण भनेको चाहिँ यो आधारभूत आवश्यकता, मानव अधिकारको रक्षा होइन, अथवा लोपोन्मुख छ भनेदेखि त्यसलाई चाहिँ के अरे जीवित राख्ने वा कन्टिन्युएसन गराउने कुरा, यो स्वस्थ वातावरण बाँच्न पाउने कुरा, न्यूनतममा चाहिँ ऊर्जाको उपलब्धताको कुरा होला, खाद्यान्न खाद्य सुरक्षा, यी सारा कुराहरू राष्ट्रिय सुरक्षा व्यवस्थापनभित्र पर्छन्। र उसले आत्मसम्मानपूर्वक बाँच्न पाउने भनेको चाहिँ कुनै किसिमको विभेद पनि नहुने, आफ्नो पहिचानलाई संरक्षण गर्न पाउने, समाजमा समान हैसियतले सहभागी हुन पाउने अवस्था, त्यो सबै कुरा गर्नु राज्यको राष्ट्रिय सुरक्षा व्यवस्थापनको स्कोपभित्र पर्छ। त्यसैले राष्ट्रिय सुरक्षा व्यवस्थापन भनेको आफ्ना नागरिकलाई भयरहित, त्रासदी र डररहित, अनि त्यसपछि गएर के भन्छ जोखिमरहित होइन, जोखिमरहित वातावरणमा आत्मसम्मानपूर्वक समानता र न्यायको हैसियतमा जीवनयापन गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नु, सुरक्षण गर्नु, संरक्षण गर्नु, अथवा त्यो गर्नका लागि राज्यले योजना सङ्गठन निर्देशन र नियन्त्रणको काम गर्नु हामी के भन्छौँ राष्ट्रिय सुरक्षा व्यवस्थापन भनेर भन्छौँ। राष्ट्रिय सुरक्षा व्यवस्थापनका विभिन्न पक्षहरू हुन्छ, आयामहरू हुन्छ, छोटो छोटै हुन्छ, है। अब यसको खास गरिकन विभिन्न डाइमेन्सनहरू हुन्छन् है। राष्ट्रिय सुरक्षा व्यवस्थापनको एउटा चाहिँ के हुन्छ भने ट्रेडिसनल सेक्युरिटी कन्सर्न भन्ने हुन्छ, परम्परागत सुरक्षा सरोकारका विषयहरू, परम्परागत राष्ट्रिय सुरक्षाका सवालहरू भन्ने हुन्छ, एउटा ट्रेडिसनल सेक्युरिटी कन्सर्न वा ट्रेडिसनल सेक्युरिटी इस्यु भन्ने हुन्छ। त्यो भनेको चाहिँ के हो त भन्दा प्रतिरक्षा, शान्ति सुरक्षा अथवा सेना, प्रहरी, सशस्त्र, सार्वभौम सत्ता, युद्ध, आतंक, यिनीहरूबाट जनतालाई सुरक्षित गर्ने कुरा, आन्तरिक होस् वा बाह्य होस्, भौतिक रूपले हिंसाबाट सुरक्षित राख्ने कुरा, सार्वभौम सत्तालाई जोगाउने कुरा, सिमानालाई जोगाउने कुरा होइन, सेना प्रहरी सुरक्षा निकायको प्रबन्ध गरेर यो नागरिकलाई सुरक्षित र संरक्षित राख्ने कुरा, यी एजेन्डाहरू चाहिँ ट्रेडिसनल सेक्युरिटी एजेन्डाहरू, परम्परागत राष्ट्रिय सुरक्षाका मुद्दाहरू हुन् भने, अहिले चाहिँ कन्टेम्पोररी नेसनल सेक्युरिटी म्यानेजमेन्ट इस्यु भन्ने हुन्छ, ती कन्सर्न भन्ने हुन्छ, तिनीहरू समसामयिक वा समकालीन अथवा नवीन राष्ट्रिय सुरक्षाका नवीन मुद्दाहरू भनेको चाहिँ के हो त भन्दाखेरि, यो अघिको परम्परागत पनि हो, हार्ड सेक्युरिटी मेजर पनि हो त्यो, तर सबै हार्ड सेक्युरिटी मेजर के अरे परम्परागत हुँदैन, नवीन पनि हार्ड सेक्युरिटी मेजर हुन्छ। टेरोरिजम भन्यो भने त्यो त सेना, युद्ध, बमबारी, यो मान्छे मारेर वा के गरेर यसरी नै पनि त नियन्त्रण गरिन्छ, त्यसैले टेरोरिजमको कुरा चाहिँ नवीन हो तर हार्ड हो, सख्त होइन। त्यसैले नवीनतममा धेरै सफ्ट सेक्युरिटी मेजरहरू छन्, तर तिनीहरू चाहिँ कन्टेम्पोररी अहिले पछिल्लो समयमा विकास भएका सुरक्षा क्षेत्रहरू, जस्तो मानव अधिकारको रक्षा है, मानव अधिकारको रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, तपाईँलाई घाँस बाँस कपासको सुनिश्चितता गर्ने, आवासको अहिले हक भनेर हामीले राखेका छौँ होइन, भनेपछि खाद्यान्नको हक भनेर भनेका छौँ, त्यसै गरी वातावरण संरक्षण, स्वस्थ वातावरण बाँच्न पाउने, म बाहिर हिँडेर म बिरामी पो हुन्छु कि वा म बाँच्दिनँ भन्ने डरबाट मुक्ति गर्नु पऱ्यो, खुला रूपले तपाईँले स्वस्थ छ वातावरण भनेर गर्न पाउने कुरा भयो होइन। त्यस्तै गरिकन यो चाहिँ के भन्छ पछिल्लो समयमा विकास भएको आतंकवाद, सङ्गठित अपराध, साइबर क्राइम आदिहरूबाट सुरक्षित राख्ने कुरा एउटा भयो भनेदेखि, त्यस्तै गरिकन यो स्वास्थ्य सुरक्षाको कुरा अहिले कोरोनाको तपाईँले सुनिरहनु भएको छ होइन, त्यसबाट नागरिकलाई बचाउनु राज्यको दायित्व, चिनले कति आर्थिक त्याग गरेर, आर्थिक लाभको त्याग गरेर आफ्नो नागरिकलाई बचाउन सबै सिलबन्दी गरेर राखेका छ होइन, स्कुल कलेज इकोनोमी सबै बन्द छ, त्यसरी उसले जोगाइराखेका छ है, कतिले गोली हानेर मार्दै फेरि होइन, नर्थ कोरियाले त्यो पनि अरूलाई जोगाउँदै गरेछ, कसरी गर्ने भन्ने कुराहरू, त्यसैले यो चाहिँ यस्तो खालको स्वास्थ्य असुरक्षाहरूबाट जोगाउने कुरा हो, खाद्य सुरक्षाको कुरा हो, इनर्जी सुरक्षाको कुरा हो, फंडामेंटल राइट्स को बेसिक मायो के बंदा नीड्स अरु परिपूर्ति कराने कुराउस मानव अधिकार को रक्षा करने कुराउस वातावरण संरक्षण करने कुराउस टेररिज्म बाट मुक्त करने कुराउस साइबर क्राइम जस्ता कुराहरुबाट मुक्त करने कुराउस इज ए कन्टेम्पोररी इश्यु नि चाहिँ नेशनल सिक्युरिटी म्यानेजमेन्ट का कन्टेम्पोररी अथवा न्यू ट्रेन्ड अनि अथवा चाहिँ यिनीहरु के पनि हुन्छ भन्दाखेरि मोडर्न थट अथवा एजेन्डा अफ नेशनल सिक्युरिटी म्यानेजमेन्ट त्यसैले दुईटा ब्रोड प्रकार भनेको ट्रेडिसनल सेक्युरिटी इस्यु र नन ट्रेडिसनल सेक्युरिटी इस्यु अथवा कन्टेम्पोररी सेक्युरिटी इस्यु अर्को चाहिँ हार्ड सेक्युरिटी मेजर्स र सफ्ट सेक्युरिटी मेजर भन्ने पनि हुन्छ कठोर सुरक्षा उपाय र नरम सुरक्षा उपाय वातावरण संरक्षण मानव अधिकारको रक्षा लोकतान्त्रिक शासन प्रणाली समानता र न्याय सामाजिक सुरक्षा र संरक्षण खाद्य सुरक्षा सम्प्रभुता होइन अथवा यो चाहिँ के भन्छ इनर्जी सेक्युरिटी यिनीहरू सबै के भए अनि स्वास्थ्य सुरक्षा शिक्षा पाउने अधिकारको सुनिश्चितता यिनीहरू सफ्ट सेक्युरिटी मेजर हुन् भनेदेखि सेना युद्ध शान्ति सुरक्षा दण्ड सजाय सहित कैद होइन जेल यिनीहरू यो प्रोसेस भनेको चाहिँ के हो त हार्ड सेक्युरिटी मेजरहरू भए यसरी क्लस्टरिङ गर्न सकिन्छ भने अर्को चाहिँ राष्ट्रिय स्रोत राष्ट्रिय सुरक्षा व्यवस्थापनका आन्तरिक स्रोत र बाह्य स्रोत अथवा राष्ट्रिय सुरक्षा व्यवस्थापन ट्रेडका भनौँ न राष्ट्रिय सुरक्षा व्यवस्थापनका असुरक्षाका राष्ट्रिय असुरक्षाका चाहिँ आन्तरिक स्रोत र बाह्य स्रोत भनेर पनि राष्ट्रिय सुरक्षाका इस्युहरूलाई क्लस्टरिङ गर्न सकिन्छ देशभित्रको कारणले गतिविधिको कारणले आम नागरिकमा सुरक्षा थ्रेट सुरु हुन्छ सिर्जना हुन्छ भने त्यसलाई राष्ट्रिय सुरक्षा व्यवस्थापनका चुनौतीका राष्ट्रिय स्रोतहरू भनिन्छ जस्तो देशभित्र पुअर गभर्नेन्स सिस्टम भयो राज्यका संस्था संरचना कमजोर भए नियमन गर्न सकेन राष्ट्रले सिस्टम यो आइटी सिस्टम लगायतका अन्य सिस्टमहरूको विकास र प्रयोग गर्न सकेन जस्तो सिसी क्यामेरा ओपन फुटेज अनि सडक अब सपिङ मल यिनीहरूमा जडान गर्ने भने अपराधी तुरन्तै पत्ता लगाउन सकिन्छ म सुरक्षित छु सबैबाट वाच छु भन्ने थाहा हुनु होइन यस्ता सिस्टमको विकास गर्न सकेन अनि त्यसपछि भएर देशभित्र यो भ्रष्टाचार अनियमितता धेरै भयो भ्रष्टाचार पनि व्यक्तिको सुरक्षाको थ्रेट हो राष्ट्रिय सुरक्षा व्यवस्थापनको भ्रष्टाचार नियन्त्रण पनि एउटा मेजर एरिया होइन करप्सन कन्ट्रोल अर्गनाइज क्राइमलाई कन्ट्रोल गर्ने कुरा त्यो पनि त्यसलाई नियमन कन्ट्रोल गर्न सकेन देशभित्र कमजोर भएको कारणले बाहिरलाई चाहिँ थ्रेट हुने गरी आतङ्कवादका गतिविधिहरू भए त्यो देशको भूमि प्रयोग गरेर अर्को देशको सार्वभौम सत्तामाथि थ्रेट सिर्जना हुने भयो स्मग्लिङ ह्युमन ट्राफिकिङ गर्ने थलो बन्न पुग्यो आदि इत्यादि भने नेसनल सोर्सेस अफ नेसनल सेक्युरिटी म्यानेजमेन्ट हुने भयो भनेदेखि इन्टरनेसनल वा एक्सटर्नल सोर्सेस भनेको चाहिँ खास गरी आतङ्कवाद त्यसै गरी फाइनेन्सियल क्राइसिस इकोनोमिक क्राइसिस यो पेन्डेमिक एन्ड एपिडेमिक आउटब्रेक विश्वव्यापी असर पर्ने खालका ठुल्ठुला रोग व्याधिहरूको यो फैलावट होइन अनि त्यस्तै गरिकन आर्मामेन्ट भन्छ आर्म के अरे प्रोलिफरेसन भन्छ हतियारहरूको विस्तार र कारोबार होइन सीमापार अपराध अन्य मुलुकमा भएको कमजोर शासन प्रणाली र आपराधिक गतिविधि जसले आफ्नो मुलुक प्रभावित हुन्छ यिनीहरू चाहिँ के भए अन्य मुलुकसँगको खराब सम्बन्ध होइन परराष्ट्र सम्बन्ध राम्रो कायम गर्न नसक्नु यो चाहिँ राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्ने नाकाबन्दी गरिदियो भने के भनेको एक्सटर्नल सोर्स अफ नेसनल सेक्युरिटी मान्छेले पेट्रोलियम पाएन खाद्यान्न पाएन होइन अब औषधि पाएन हो यसरी राष्ट्रिय सुरक्षा व्यवस्थापनमा आउने चुनौतीका स्रोत आन्तरिक र बाह्य गरेर दुईवटा हुँदो रहेछन् त्यसैले यसरी हामीले राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई ट्रेडिसनल नन ट्रेडिसनल हार्ड सेक्युरिटी मेजर सफ्ट सेक्युरिटी मेजर इन्टरनल सोर्सेस अफ सेक्युरिटी थ्रेट एक्सटर्नल सोर्सेस अफ सेक्युरिटी थ्रेट भनेर पनि के गर्न सक्छौँ क्लासिफाई वा वर्गीकरण गर्न सक्छौँ अब हरेक देशले आफ्नो नागरिकलाई सुरक्षा प्रदान गर्नु त्यो देशको सरकारको मूलभूत दायित्व हो कर्तव्य हो त्यसका लागि संवैधानिक व्यवस्था कानुनी व्यवस्था संरचनागत व्यवस्था जनशक्ति कसो जनशक्तिलाई चाहिने पर्याप्त स्रोत साधन र मजबुत सार्वभौम सत्ता सिमानाको रक्षा असल परराष्ट्र सम्बन्ध र ग्लोबल र रिजनल कारणले गर्दा जनताको यो भय जनताको त्रास र जनताको असुरक्षा हुने अवस्था छ भने क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रसँग फोरमसँग मञ्चसँग प्रभावकारी साझेदारी र इफेक्टिभ इन्टरनेसनल रिलेसन मार्फत र सामाजिक सुरक्षा सामाजिक संरक्षणका कार्यक्रम मार्फत र टार्गेटेड यो प्रोग्रामहरू गरिबी निवारणका होस् वा पछाडि परेको वर्ग समूहको सशक्तिकरण अधिकारको रक्षा कायम गर्न गरिने टार्गेटेड लक्षित कार्यक्रमहरू आदिको व्यवस्था गरेर के गरेको हुन्छ राष्ट्रिय सुरक्षा व्यवस्थापनको सुनिश्चितता गरेको हुन्छ। नेपालको संविधानले आम नागरिकको शान्ति सुरक्षा भएर यसलाई सुनिश्चित गर्नु गर्ने नीति चाहिँ राज्यको नीतिमा त्यो कुराको व्यवस्था गरेको छ अनि मौलिक हक अन्तर्गत नागरिकका यो राष्ट्रिय सुरक्षाका प्रकारका थुप्रै विषयमा बुझिएको छ आवासको हक शिक्षा सम्बन्धी हक स्वास्थ्य सम्बन्धी हक होइन त्यस्तै गरिकन यो सिनियर ज्येष्ठ नागरिकको हक बालबालिका सम्बन्धी हक न्यूनतम रोजगारीको हक सामाजिक सुरक्षाको हक होइन यी सबै के हुन्छ भन्दाखेरि यो राष्ट्रिय सुरक्षा व्यवस्थापनका तर सब सेक्युरिटी मेजरहरू भएदेखि राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल नेपाल प्रहरी रहने कुरा संविधान बोलेको अवस्था र त्यसपछि राष्ट्रिय एकता अखण्डता सार्वसत्ता स्वाधीनता र राष्ट्रिय हित विपरीत हुने गरी परराष्ट्र सम्बन्ध नराख्ने अनि त्यसपछि सङ्घीयता र अधिकार प्रदान गर्ने नाममा विकेन्द्रीकरणका नाममा तिनीहरूमा सम्झौता नगर्ने र त्यसपछि गएर पर यो चाहिँ यी कुराको प्रवर्धन गर्नु नागरिकको पनि कर्तव्य हुने भन्ने कुरा चाहिँ संविधानले सुनिश्चितता गरेको अवस्था छ भने हामीसँग यो संस्था हेऱ्यो भने रक्षा मन्त्रालय गृह मन्त्रालय नेपाली सेना अनि त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान प्रदेश प्रहरी अनि त्यसपछि गएर नगर प्रहरी यस्ता संरचनागत व्यवस्थाहरू गरिएको अवस्था छ। राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्न इभन संविधानले सङ्कटकालीन अधिकारको पनि सुनिश्चितता दिएको गरेको छ। जुन बेलामा सेना परिचालन गर्न अनि त्यसपछि मौलिक हकका केही अधिकारहरूलाई निलम्बन गर्न सक्ने हैसियत पनि त्यो चाहिँ खास गरी डिजास्टर अनि त्यसपछि आतङ्क त्यसपछि गएर यो द्वन्द हिंसा द्वन्द पनि कस्तो छ भन्दा सामाजिक सांस्कृतिक विशृङ्खलता होइन यस्तो चरम सङ्कट यो खाद्य सङ्कट लगायतका अन्य सङ्कटहरू पनि सङ्कट पऱ्यो भने त्यो बेलामा चाहिँ यो जनतालाई सुरक्षित राख्नका निमित्त राज्यले जीवन सङ्कटकाल घोषणा गरेर पनि सुरक्षा व्यवस्थापन गर्नुपर्ने गरेको छ भने नीतिकै हिसाबले हेर्दा राष्ट्रिय सुरक्षा नीति पनि छ हाम्रो होइन नेसनल सेक्युरिटी पोलिसी छ जसले हार्ड र सफ्ट ट्रेडिसनल र नन ट्रेडिसनल सबै एरियालाई कभरेज गरेर विभिन्न निकायहरूलाई कसरी राष्ट्रिय सुरक्षा व्यवस्थापन कायम गर्नमा कसको के रोल हुने भन्ने कुरा र राष्ट्रिय सुरक्षा व्यवस्थापनका क्षेत्र रणनीति सबै डिफाइन गरेको अवस्था छ। हामी कहाँ हेर्ने हो भनेदेखि होइन यो राष्ट्रिय सुरक्षा व्यवस्थापनको भएका व्यवस्थाहरू भए तथापि यो राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी हुन सकेको भन्न चाहिँ सकिन्न। हाम्रा घटना परिघटना हेर्नुभयो भने वी क्यान बिलिभ द्याट देयर इज अ रुल अफ ल एन्ड द पिपुल आर फ्री फ्रम फियर डु यु थिङ्क तपाईँ यो भयबाट मुक्त र आत्मसम्मानपूर्ण जीवन जिउन नागरिकले सकेका छैनन्। यसबाट राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी हुन सकेको छ। यसको कारणहरू के हुन्छ भन्दाखेरि हामी कहाँ चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ त भन्दाखेरि यो राष्ट्रिय सुरक्षा व्यवस्थापनको जुन नीतिगत व्यवस्था छ त्यो नीतिको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सकिएको छैन एउटा, र त्यो नीति कार्यान्वयन गर्ने विभिन्न निकाय छन् विभिन्न संयन्त्र भने नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल अनुसन्धान प्रदेश प्रहरी नगर प्रहरी होइन तिनीहरूका बिचमा समन्वय र सहकार्य प्रभावकारी भएको छैन। तिनै निकायकै बिचमा समन्वय र सहकार्य प्रभावकारी छैन। अर्को मेजर कुरा चाहिँ राष्ट्रिय सुरक्षा व्यवस्थापन सरकारको मात्रै दायित्व होइन। नागरिकहरू सचेत भएर नागरिकले सहजीकरण गरे सरकारलाई सहयोग गरे भने मात्रै हुन सक्छ। त्यसैले सरकार र नागरिक बिच सरकार र बजार बिच राष्ट्रिय सुरक्षा व्यवस्थापनमा सहकार्य स्थापित हुन सकेको छैन। द्वन्द्वको बेलामा त एक्लै अर्कालाई मिस्ट्रस्ट जनतालाई नागरिकले सबै माओवादी देख्ने होइन अनि नागरिक प्रहरी सेना यो देखेपछि ढोका थुनेर बस्ने अनि त्यसपछि फेरि माओवादीले पनि नागरिकलाई सरकारवादी होला भनेर देख्ने होइन नागरिक दुइटैको मारमा पर्ने मिस्ट्रस्टको अवस्था अहिले पनि नागरिकसँग सरकारले राष्ट्रिय सुरक्षा व्यवस्थापनको सन्दर्भमा सहकार्य गर्न सकेको अवस्था छैन ट्रस्ट जित्न गएको अवस्था छैन। अर्को नागरिक सचेतनाको पनि कमी छ। तपाईँ आफै कसरी सुरक्षित हुने अहिले त सुरक्षाका थ्रेट त यो खालि कसैले गोली हाल्ला अपहरण गर्ला भन्ने चाहिँ त्योभन्दा ठुलो थ्रेट साइबर क्राइम तपाईँको फेसबुक, तपाईँको ट्विटर, तपाईँको कुनै यो चाहिँ डिजिटाइज इन्फर्मेसन होइन हो त्यो कुराको मिसयुज भएर तपाईँमा थ्रेट सिर्जना हुने जोखिम उच्च छ भने तपाईँ सजग हुनुभयो भने त्यसको वेल म्यानेज युज गर्न सक्नुहुन्छ. तपाईँ हेल्थ चेकमै गर्नुभयो भने त्यो गर्न सक्नुहुन्न. त्यसैबाट कतिपय मान्छे लफडामा फसेको अथवा समस्या भएको, सुरक्षा थ्रेट भएको, कतिपय मान्छेले आत्महत्या गरेको यो अवस्था पनि छ. भनेपछि यस्तो नयाँ रूपहरू राष्ट्रिय सुरक्षा व्यवस्थापनका चुनौतीका रूपमा देखा परेका छन् अनि त्यो सचेत र सजग नागरिक नहुँदा पनि त्यो चाहिँ त्यसको परिपालना अथवा त्यो सुरक्षा कायम गर्नुमा कठिन छ. अर्को चाहिँ के छ त भन्दा इम्प्युनिटी, कसैले सुरक्षा असुरक्षा अथवा नागरिकको असुरक्षालाई थ्रेट सिर्जना गर्यो, अपराध गर्यो भने त्यसले उन्मुक्ति पाउँछ होइन. इम्प्युनिटी दण्डहीनता छ, दण्डहीनताले गर्दा पनि राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन. सेना प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायको क्षमता विकास पनि गर्न सकेको छैन. इन्भेस्टिगेटिभ कपेसिटी छैन, हात हतियार एकदम आधुनिक छैन, अनि त्यसपछि आइसिटीको प्रयोग कमी छ, तालिम प्रशिक्षण कम छ, लजिस्टिक सपोर्ट सुविधा सेवा सुविधा कम छ होइन. भने चाहिँ राष्ट्रिय सुरक्षा कसरी, हाम्रा इन्फ्रास्ट्रक्चरहरू यो के भन्छ सेक्युरिटीको पर्सपेक्टिभबाट भल्नरेबल छ. दिनदिनै बस एक्सिडेन्ट भएर 40-50-100 मान्छे मरिरहन्छन्, औसतमा 8 मान्छे प्रत्येक दिन सडक दुर्घटनामा मर, प्रत्येक दिन मान्छेले ज्यान, ठुलो ठुलो भूकम्प सुनामीभन्दा यो सडक दुर्घटनाबाट काठमाडौँ खाल्डोमै 3 मान्छे मरिरहन्छ है प्रत्येक दिन, कल्पना गर्नु. त्यसैले गर्दाखेरि यो पूर्वाधारहरू नै हाम्रो सुरक्षाको दृष्टिकोणले सुरक्षित छैनन्, सेक्योर र सेफ्टी पूर्ण छैनन्, त्यसैले त्यसको कारणले पनि राष्ट्रिय सुरक्षामा समस्या छ अथवा प्रब्लम छ. अर्को चाहिँ हामीले जनताका आधारभूत अधिकारको रक्षाका लागि जस्तो खाद्य सुरक्षाको कुरा अनि त्यसपछि ऊर्जा सुरक्षाको कुरा होइन, एनर्जी सेक्युरिटीको कुरा अनि मानव अधिकारको रक्षाको कुरा, आधारभूत आवश्यकता परिपूर्तिको कुरामा पर्याप्त र समान ध्यान सबैमा पुर्याउन सकेका छैनौँ. मौलिक हकका रूपमा सुनिश्चित गरिएका जुन राष्ट्रिय सुरक्षा व्यवस्थापनसँग सम्बन्धित हकहरू छन् तिनको कार्यान्वयनको अवस्था पनि कमजोर छ. यस्ता विभिन्न कारणले गर्दाखेरि राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी हुन सकेको छैन भनेर लेख्नुपर्छ. यसलाई उल्टाएर समाधानका उपायहरू लेख्नुपर्ने हुन्छ. ल आज यति नै गरौँ, तर एउटा क्वेसन एउटा मात्रै दिन्छु, भोलि कम्पलसरी ल्याउनुपर्छ. 3 सोध्छु मैले, भोलि चोइसै छैन, तपाईँले भन्नुहोस् भनेर 3 सोध्छु. ल एउटा लेख्नुहोस् त, सूचनाको हक र पारदर्शिताले, सूचनाको हक र पारदर्शिताले लोकतन्त्रको प्रवर्धनमा, लोकतन्त्रको प्रवर्धनमा खेल्ने भूमिका चर्चा गर्दै नेपालमा सूचनाको हक कार्यान्वयनमा रहेका समस्याहरू उल्लेख गर्नुहोस्. समस्याहरू उल्लेख गर्नुहोस् सजिलो छ, यो 16 मिनटमा लेखेको है, रहेका समस्याहरू उल्लेख गर्नु सजिलो छ तर आउने खालको.